ठाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क थाहा भयो हो यो के आईएमई पे जे पे गर्दा पनि आईएमई पे अबको कार्यक्रमको साथमा आईएमई पे भए चाहियो के नेना चुना दिल लहना उज्यालो रेडियो नेटवर्क के सुनिगले 6.9 MHz सीधा कुरा प्रस्तुत विचार जुचलोपा उज्यालो रेडियो नेटवर्क के नेवा जाजो लहना पाखे जी कुमारिया उज्यालो रेडियो नेटवर्क के नेवा जाजो लहना दुने लस्कुस याना चुना सेसन सुनिगले 6.9 MHz नपन्दे या छिछि एफएम स्टेशन अनलाइन मु मोबाइल पाखे हलिङन क छक्रो प्रसारण जेचंगु जाजो नेना चुना जी गुदु उज्यालो रेडियो नेटवर्क के नेवा जाजो लहना थौ येलया चाकुपाटे दुगु क्लासिक ग्यालरी लछिङन क याना चंगु पुचक चोकीपा बुजा व नेवा मस्तिकी चोकीपा बोलना चंगु रुचि अटकया मु सेनामी सरितार डंगोल लिसे खानावाला याचना वेकलिसे छिउन सुने सदुसा जिमीगु स्टुडियो नम्बर 55 55 870 कलेज न्याकाचना दिउदु मखला आर्ट स्टुडियो न्याकाचना दिउदु आ छु चाहिँ लक्ष्मीयंक तो बोजा जा चोदु तो बोजाई बारे सुन्दै छ नि तो खास जिजै याबले जुगुपति चित्र चेरोगा चाहिँ प्रदर्शन या यान चोनु उखन जुगु जके सोलो एक्जिबिसन चाहिँ उखन दिने सिरल आ चाहिँ थो ग्रुप एक्जिबिसन दया चाहिँ थो असार यो लास्ट लास्ट तक जिमी अथे 8-9 जना कलाकार चाहिँ पेन्टिङ चाहिँ डिस्प्ले ज्याचौं दुगा आर्ट क्लासिक ग्यालरी ग्रुप का गजो ग्रुप छु कन्टेम्पोररी ग्रुप प्लस जुगे कन्टेम्पोररी ग्रुप त्यो चाहिँ यङ नदु एन्ड प्लाम्पी नदु मला आउके दु आ जसै जुगु दु अले दीपमाला मर्जनी दु अले सीमा म्याम यो दु दक्षिण दु मिक्स एना यन दु अले फुका मॉडर्न आर्ट लाकी क्लासिकल लाकी ट्रेडिशनल लाकी वो चाहिँ मिक्स का वो कन्टेम्पोररी आर्ट एक दको मिक्स या माउ छ मन चाहिँ स्पेसिफिक इना चाहिँ रुचि अनुसार मिशन ट्रेडिशनल जक मिशन मॉडर्न धाइ मला गुन चाहिँ एब्स्ट्रैक्ट आइ ठोङ विभिन्न किसिम आर्ट दु नि हजुर चीज मिक्स एन्जेल फोकस न छठा मुन के कोटाला कि छु म को वो अति जिका वो कलाकार दे चाहिँ थयु छौ विषय वस्तु दे छनी थयु छौ थर्ट्स दे छनी मला वो चीज चाहिँ थम अडेनियाना चाहिँ फरक फरक कलाकार दे फरक फरक थयु पति क्रिएसन या युज ल मला एजनी चाहिँ दक्षिण थ थयु युनिकनेस दे छनी थ थयु क्रिएसन दे छनी अले आवे दको मिक्स न छठा एक्जिबिसन यानो जुलगा अछि आबले सोई पि यको वे यु कला कि सहभागिता को दैउ खला कि विविध किसिम यु चाहिँ सहभागी जीव खला कि कथे ए ओला मह हो छारा सा वो हिसाब म कि आ जिस ग्यालरी रह्यो चाहिँ डक छमेसी के कलाकार त्यो न जिम एक्जिबिसन यान छ नाम आ चाहिँ फरक फरक त यु यानो रिजन चाहिँ भरि चाहिँ अब भिजिटर्स त वेबले चाहिँ भरि चाहिँ फरक फरक किसिम पनि आर्ट न स्वेदेकीमा देमा रह्यो हिसाब न अलि फरक फरक कलाकार त्यो चाहिँ गुलुङ गुलुङ जुन छ याना अब ठो चाहिँ ता कहे झिझुल लक्ष्मीयङकै झिझुल हजुर ठो आठो असार लिपा सिरै असार टक दु गे छ नि अब ठोक्ने रुचि गुल्तक दु मन्टेसन गुल्तक सो हुन्छ दु गुल्तक न्याना छ दु मन्टेसन गुल्तक ठुकी चाहिँ ठो एकदम नापायु कम्पेयर या खसा आ चाहिँ तस्कै बाला सिचुएसन मनुटेस न कला रहेछु छु कला न्याना चाहिँ थै छे बुए बोले गुली आनन्द व मला मस्तेट चाहिँ सुङ्गट या टेउ सट्टा कम्प्युटर ल्यापटप ए मिटक्यु सट्टा चाहिँ छौ सिजना चाहिँ लगेयामा रह्यो चाहिँ छौ वेकअप युन्यु चाहिँ छौ चेतना न जागे जिरो गुली चाहिँ ठाउँको नै चाहिँ आर्ट फिले चाहिँ एकदमै बालको फस्ते ज्याकौँ डु नाबाट मा बो पिङ्के मस्तेट थे सुङ्गट ए मजु झ्याउसा सिनेमा अले आर्ट छे चना न या जिउ छम झम गुरु ठा छे न जिउ बालको थोर म चान्छे छे न धासा बा लिपावना यो फ्युचर बालाई ढका चाहिँ चेतना नापा छे यो के बोला न वो ठे चोख एकदमै बाला नापा जि नक्ति नक्ति नि कम्युनिटी चिल्ड्रन आर्ट स्कुल 2007 साले स्टाफ नि हामीले जि जमा निम मस्ते छ ठुन म निम मस्ते यो na class suru suru juu mala. Atong eyar bursa taka wai bilay at sunday sunny baro airona di oshina bedana mosta. Regular e bibinna kisim bibinna parak parak iskula. Rato bangla dulo ilens dulo tuki rupees chitana main address bibinna skule zami mosta na oshina bedana mosta zai. Hapte niko. Mesti apa ni kalau bila tu seni baru, air baru ni kalau ina uli mesti tanya jin training biasa tu tu jadi sekolah tu. Acih dah jin ni nasa, perak-perak mana ya perak-perak rusi dah jin ni perak-perak kisah mahu creation yang tu ni. Acih tu, kalau kerja je kembali, seni pun belajar tu na perak-perak rusi, perak-perak kisah mahu sos sahili tu dah jin ni. Acih awak cih asyik jangan itu cakulon cah seni balai, uki cah sum. Taku apogeji. Di ruci, ramu beri o, ikhwan usaha nanti jam santai, course dia katai udah, yalah, wae course tu nanti follow ya o. Iya. Eka harap bersa dat katoh. Azur. Iya. Gecun itu hanya tu mesti ke ruci dikas kutang jauh jenah sih. Samaaje, aci sam, wabisye w mesti sam wana, cung nyepayu kala, citer jenah cung katanya jenah yogdan jai, dikas jai lekat jenah asa katadu. एकदमै दुचार आसा ठाउँको नै मस्त चाहिँ गर्जिरुङला छ माबो एकदमै व्यस्त अले मस्त चाहिँ खाली ल्यापटप कम्प्युटर जक्कट हो छौ जेनेरेसन त नि त दुकिन गर्छ एकदमै व्यस्त अले पिनिउना मिटाउने फिजिकल मेन्टली दैनी वो खसे के ल्याक अप जिजोंडु मला वो हिसाबमा चाहिँ जस्तै हप्तै छकए नि कज के रेगुलर ठो सिरिजन आयो क्लासेस इन छैदिल लासा मस्तै चाहिँ बिस्तार बॉडी विकास मला सिरिजन गेनायो वो चाहिँ एकदम विस्तार जी तो आर्ट वो जी कला क्षेत्र रही चीज आशना आए सेक्यू चीज मको वो तो एकदम स्लोली विस्तार वना से सही चीज जुली आठ चार पांच वर्षों से वेकअप इंटरनेट छो प्लेटफॉर्म में तो ये भी ला सा पेरेंट्स इन तो भविष्य वना से कलाकार चित्रकार जी मार्यू ना मरु तो कला क्षेत्र तो हरेक क्षेत्र जी तो लाभदायक जी जुनी मतलब जैसे वो कने को सोना फैशन डिजाइनर है जुला अथवा आर्किटेक्चर है जुला मतलब अथवा छू चीज ना सृजन आया तो अलग कला उपरी छू पड़ी जल ज्ञान मय में मस्त भविष्य न्याउ क्षेत्र वसा न्याउ विषय मस्ते सम्पोसा आए त बेसिक रुपे कला तो चित्रकला बेसिक कला चाहिँ सनेटिव बालाई एकदमै एकदमै ओला एकदमै बाला जिल्ला एकदमै पोजिटिभ खाना मखला छाराजा जिठा हैदी बि पेरेंट्स देसन आठो एक महिना सही थेना वेक अप इन सम मोशुली मठुली अति थिले तो थोडे एक महिना दुई महिना सही चीज मको जिन आतकैले सेक्चना जिया 28 30 वर्ष दे मठु ओला मनु मात्रले विद्यार्थी थाइनी वे देने इजिनि चाहिँ ठो चाहिँ एकदमै बाला चाहिँ क्षेत्र ख तया जिन चाहिँ थाना एफएम ए मको बजिन्छ त पछु पाके स्पष्ट याद नो छुरास ह छि मचान छ पेर दुम मचान छ आ नि र दुम त कटे थिल नि म ठीक छु तरिक चुपि ल थथ रुचि च्वाइसना आर्ट फिल्ड ले वनि हासा वनि का छिदा छ वय कलेज ज्वाइन यही थ यो ठासे पनि तर मचान छ मा बो पिन छ आर्टिसन मा छ थसो स्पष्ट याद छ अब आटे दया चाहिँ आटे सिन मारियो न मरु ठुके चाहिँ जस्तै अब सृजना क्रिएसन एज म्युजिक सेउ साजु मलाई डान्स सेकाउ साना ज्यू तर आठो आज थयो आर्ट फिले लगे ज्या चाहिँ नि चाहिँ आर्ट यु पर एजुकेशन चाहिँ छौ जि एक्सपोज या लागि छौ जनमानस चाहिँ आर्ट यु चाहिँ नछु फ्युचरले चाहिँ मस्ते चाहिँ या फुटै छौ वो लक्ष्य कया चाहिँ जि थौ आर्ट स्कूल खोलि किन जीवन शैली त अप कि एकदमै अप उठौ कुनै कम्पिटिसन समय मेहनत या चाहिँ विकेट कल्चर डेभलप छ एकदमै एकदम कला क्षेत्र लगे जिल्ला नि कला क्षेत्र चित्र जके सेकी माडी मर्की कला क्षेत्र लगे जिल्ला के इनकी पेशेंस न बरे जी र इन छ टैलेंट छ स्किल डेभलप जे छ क्रिएशन या मारे मानि जी हजुर ठोख जिथा योको अभिभावक पिन्छ माबो पिन्छ सिकल च्याकल जिनी एकदमै एकदमै स्कूल स्कूलले कलेज कलेज न हजुर प्री प्राइमरी लेभल अन छ चाहिँ छु सेन्यु आर्ट स्किल त सेन्यु अयो जावला नि छ मख हजुर वो चाहिँ थो आर्ट यो चीज ला दुनी प्री स्कुलले झनै इम्पोर्टेन्ट का थारा सा मस्ते त छिस अब एबीसीडी रे अब लेख अब आख छोया इम त कण्ठ पारि आउ सता कलरिङ paper cutting, daini chau, chitra, chitra ye kini mastisa. Chitra jula ki imta thundre smaran sakti bari jaya, thundre imsan thwini. Ezuni Montessori zain, art and craft yusain, yoke bialo desu, ekdame ma. Ale pachat tarika julki theory na china ji? वो practical ना अपना मज़िमु theory ना वही या perspective view रही इसु गेना observation या गेना color यू family रही इसु ये theory ना अपना पाले practical ना वही का तेरे वो छमा युवा अवस्था तक चिंते वो art यू बारे यो कुछ चीज़ की अज़र एकदम जितना आ चार वर्ष वही ना पाई थी आ जीव पाले तक ने art यू चाहिए basic खोसी तेरे ना college जन माह ललित कला college जन माह आला चाहिँ मस्तेस मचानी छ वो चाहिँ बेसिक ख चाहिँ सिक्ने यो के सिक्ने इन द कलेज उन त एकदमै अफिका कलेज उनीटको भित्र इन्सा यो खूब मेहनत है या माली मकटका गुगी इन्सा अलरेडी बेसिक सेका छन् नगि नि अलि मे मे विषयले पनि त उनी पि रुचि दुपि त न ओ कि छु ति बजु अ एकदमै हेल्प जु जिथा अब मे सब्जेक्ट जस्तै डेन्टिस्ट बना जाउ मना होइ छौ दु छम बहिनी मंगला ओ कि न चित्र आवश्यक हजुर बायोलोजी लेना मासे चित्र आवश्यक मुखला साइंस है ना एकदम है मान स्केच थे वाला साइंस मान मैनेजमेंट बनी ना बनी समझो इंजीनियरिंग ना अच्छा आर्किटेक्चर जरा मैनेजमेंट ना थे वो एक ऐसी फ्यूचर आर्ट मैनेजमेंट बनी इच्छा दूर या आर्ट मैनेजमेंट बन दाला था वो आर्ट यू बैकग्राउंड मरेगा मस्से का वाला वाला मैनेजमेंट ले या फिर मुको सो मैनेजमेंट स्टूडेंट ना दू तो कुछ क्षेत्र वही जो दू स्टूडेंट तो कहाँ चाहिए आप व्यापक रूप में समाज पहले या जैसे उली बाल को ज्याचोन्दो एकदम जिजोन्दो आ जस्तै छिस दिनि अठेका ठोला छिजुको लेभल एनाले मजिला छौला गभर्नमेन्ट लेभल न उनीमा हो ख मला तर एन तबिना जिमे आर्टिस्ट जि चाहिँ छौ आर्टिस्ट जु हिसाब चाहिँ आर्ट एजुकेशन चाहिँ एकदमै महत्व दुर्या चाहिँ जि चाहिँ मस्त त टार्गेट एना चाहिँ जि ठो स्कूल खोलिनु साथ मस्त रहिबिना छेजम छम सदस्य ख उ म त समस्या जिठावे आर्ट सेका वन धासा नि ओ छे वना डकुना प खलाइ जुलनी तले छे छे बनाए मस्त यु ट्रु न चाहिँ ठो आर्ट यु चाहिँ छौ एजुकेशन चाहिँ एक्सपोज जिता चाहिँ इजी जि थे द फिल न जु म लाज छ आज त बर्से छौ न्यू मस्त यु एक्जिबिसन जिया छ नि अब एक्जिबिसन जिले न वेक अप यु मस्त त माबो पिण्ड बनाया के नै इन द छौ मेउ किसम मोटिभेसन मेउ किसम इन्करेजमेन्ट चाहिँ जिया छौ दु ओके ना चाहिँ अब बिस्तार बिस्तार जु छक्लना छिस गुले न सोचे म जु थे चाहिँ जिक बिचार तुलना याब्रे नि जस्तै छि छि आर्ट फ्यामिली ख आज मको जिगुल जेनेरेसन नि स्ट्रगल यान दिल नि ठोके एकदम स्ट्रगलिङ यान दु स्कूल कलेज स्ट्रगल यान दिल आ छु पाले जिउ पाले गु स्ट्रगल फेस दुखा नि जेस थौ विषय थट मन तु स्ट्रगल इन छु जना कि एस्टेब्लिश जि कुटा हैन नि आ ठोकने पि मस्तेतले म चान्छे छि सेना चन दिउ हजुर ठुक्त या माटा का म चान्छे इमस पासन सुसान छि छि सेना चन दिउ न भाषा भने बुली चेन्ज होला यो के चेन्ज का यो के चेन्ज मलाई वो मस्तले एकदमै लकी होला थाहा इमस म चान्छे रङ दै सिल मलाई अब मिडियम सिल दको कुरा सिल दको इमस मने यु ख गेना पिका दको आछि जिगु पाले यो खाना कसा जि कक्षा सात क्लास ए वे साइंस ड्राइंग अन छि जिगु बाला होनी जि ठके जि इच्छा न दुनी जुल तर वो टाइम ए तक न जि रङ दै गुबले न महनिगा रङ दैला जिगुले युजे महिनाको जस्ट पेन्सिल जगेका अले छ क्लास आठ क्लास चाहिँ आर्ट कम्पिटिसन नै भाग आउनु बले वन अफ द फर्स्ट प्राइज लाउ उबले रङ छौ बट्टा बिउला जिला युजे मयासी बया दै उली खुसी जु उठाला अ वो टाइम हो आइपुडी वो ग्यापिङ से आइ बी मस्त यो के लकीका यो के चाहिँ आर्ट स्किल चाहिँ मतलबले दु धेरै चाहिँ हजुर म चाहन्छु डुली अले माबो पिन्छला मसुज ल जिके चाहिँ इच्छा दु न मा पिन्छला उली छि ना भए माबो बि उली अवेयरनेस जि मको जुल अले टीचर डे सँग चाहिँ जित ए संसिक चित्र चाहिँ बाला छन् चित्र ए बुवासा जिउ जक वेक अप पिन्छ ओरली जक धैल त थन कलेज दु थन थथे हुँदैया काउन्सिलिङ चाहिँ सुन मरु ओ टाइम ए अले अपने स्कूल कंपिटिशन लाइक जे होने अल अपना प्राइज हो छो नहीं लाना चाहिए जो उके ना तो मोटिवेशन जो अल ए बालावे क्षेत्र खट हो कि एस एल सी ढुंगा चाहिए ललकला कैंप से जाइन जो वो अनुभव तस्कन जावल का ठोकर पी मस्त है हजुर हजुर सेना चंगा पी स्टूडेंट लगी तस्कन जावल का मोटिवेशन में एकदम गाइडिया में हजुर वो लैक अफ जुलनी है जी खास स्कूल खोले आओ बिजाइन छाला सा जिगो पेरेंट्स थे गुली पेरेन्ट्सलाई अझ अनभिगेटिङ नि थो आर्सेना छुदै छिन्न थो छ्यासेको हुनु ठोकिने पेरेन्ट्स त्यता न आठो ह्याउ यहाँ साइन्स bona bala file unima engineer zima dai chau concept aja takana dani ni tar ala ekdam doctor zima la ki engineer zima ki pilot zima ma bona la asita ini ka tar atak ala yo ko parents ta awareness jirangala mala tar wo lack up chai masti ichha dabe mazima dai ala chai khas masti yo lagi focus na ta art school kholinu ga tar masti la rang midi master we cha midi master tar ma bobi hamle bobi ni cha cha midu cha rang mita no eta uta for ya no dai bobi tar masti ta chai ma chan se cha midku balwa lakhe अथे रङे मिटिकल लाई इमी इमोबिटी मेन्टली चाहिँ स्लोली डेभलप जुइ रिया चाहिँ पेरेंट्स अझै मठुनी मलाई उके लागि चाहिँ जिठो बाटाउने क्रिएटियन छ नो डामल साइकोलोजी गिलो छौ पार्ट खरी हो हजुर एकदमै ख साइकोलोजी चाइल्ड साइकोलोजी चाइल्ड साइकोलोजी जुल आर्ट थेरापी जुल मलाई उके चाहिँ एकदमै ज्यायागा अब चाहिँ आमा बाबु पनि छ अझै मठुनी जी सँग समाज एजुनी चाहिँ भति त थाकुका थाकु आज त थाकु रिया जी छन् जन मजिला ठुकेटा चाहिँ बिस्तार अझ गुलिफु उलियाउ आछिन स्कुल सूर्यानोबले खासै यो स्कुल त चिठा मोड्ने आला यो दया होला आला यो कुरा आर्टिस्ट नै यो कुरा त अलि ऊ हिसाब गुलिडु उली एकदमै बाला जिटल अझै यो कुरा साँझ हुँदैन छार छिसँग अझै छिसँग ठुलो काठमाडौँको म कि गामे गामे न फैले या माझीसँग मलाई एजुली चाहिँ गुलिड त उली झन् यो कुमन त्यसमा ठुया हो कि अलि झन् सजिलो जी कने कसै पि मस्त झन् बालन हो स्किल बालन हो मालको ठिक आइ एकदम उज्यालो रेडियो नेटवर्क क्या नेवा ज्याजो लहना ठौं यलया चाकु पाटे दुगु क्लासिक ग्यालरी लक्ष्मीयङ कन्याना चंगु पुच चोकीपा बोजा ओ नेवा मस्ते के चोकीपा बोलना चंगु रुचि यातकया मु सेनामी सरिता डंगोल लिसे खलबला यनचन नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सूचना नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाद्वारा संचालित ललितपुर हार्ट क्लिनिक पुलचोक ललितपुरमा मुटु रोग सम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन भइरहेको छ हृदय रोग सम्बन्धी स्वास्थ्य परीक्षण इसिजी इकोकार्डियोग्राफी हल्चर सिआइएमटी एबिपी टिएमटी अल्ट्रासाउन्ड एक्सरे फिजियोथेरापी प्याथोलोजी ल्याब तथा फार्मेसी सेवाहरू सुलभ रूपमा उपलब्ध हुनुका साथै बाथ मुटु रोगका औषधिहरू निशुल्क उपलब्ध छ सम्पर्क नम्बर 5534226 बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म साथै यस प्रतिष्ठान रोटरी 3292 र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ललितपुर रक्त सञ्चार केन्द्र प्रतिष्ठानको भवन पुलचोकमा ब्लड ब्याङ्क 24 घण्टा सञ्चालन भइरहेको छ सम्पर्क नम्बर 5527033 नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखा पुलचोक प्रतिष्ठानको सम्पर्क नम्बर 5534226 बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म प्रशासन ल्याब 4 बजेदेखि 7 बजेसम्म रक्त सञ्चार केन्द्रको सम्पर्क नम्बर 5527033 24 घण्टा सेवामा आयो है बुलेट फ्री चिम्सिची 40 Mbps स्पिन महिनाको मात्र 692 हरियो एन्ड गो गो चिम्सिची फास्टेस्ट फाइबर इन्टरनेट आयो है बुलेट फ्री क्लासिक टेकले ल्यायो नेपालकै अहिलेसम्मको सस्तो इन्टरनेट अफर बुलेट जी जडान खर्च र फाइबर केबल सित्तैमा थरौटी पनि राख्न नपर्ने 40 Mbps स्पिड महिनाको मात्र 692 छिटो गर्नुहोस् यो अफर सीमित समयका लागि मात्र खुल्ला गरिएको छ खल्तीबाट पेमेन्ट गर्दा 5% डिस्काउन्ट सम्पर्क नम्बर 9801004477 क्लासिक टेक मेरो नेपाल मेरो इन्टरनेट मिठो मिठो खानाले सबको मन नाचोला स्वादिलो खानामा मन मोहने कहोला करेन्ट बदलामा बारीको करेन्ट मसाला नरसानीको होला हाइजेनिक टेस्टी एन्ड फ्रेस त्रिमूर्ति इंडस्ट्रीज प्राइवेट लिमिटेड रूपंदेह बुटवल द्वारा उत्पादित करेंट चिकन मसला सब्जी मसला चाउमिन मसला मोमो मसला चाट मसला गरम मसला र अन्य विभिन्न मसलाहरू करेंट मसला स्वाद को झटका तपाईं चिन्तै नगर्नुस् न दाई तपाईंको घर म तपाईंले जस्तो भन्नुहुन्छ त्यस्तै बनाइदिन्छु ज्याला पनि अरूले लिने भन्दा केही मिलाइदिउँला ती सबै कुरा त ठीक छ तर तालिम लिएका छौ कि छैनौ नि अनि तिम्रा डकर मिले नि बाजेको पालादेखि यही निर्माण पेसा गर्दै आएको हामी किन चाहियो तालिम सालिम घर भन्ने कुरा म त आँखै चिम्लेर बनाउन सक्छु नि लौ त दाई अहिलेलाई म जान्छु, भोलिदेखि आफ्ना कामदार लिएर तपाईँको घर बनाउन आउँछु है। पक्नुहोस् बाबु, मलाई केही समय सोच्न दिनुहोस्, म सोचेर तपाईँलाई खबर गरौँला। होइन, अब फेरि के सोच्नु पर्यो, छिटो बनाइदिन्छु सस्तोमा बनाइदिन्छु भनेकै छन्। तर तालिम त लिएकै रहेनछन्। एकपटक बनाउने घरमा म कुनै कुराको सम्झौता गर्न चाहन्न। भोलि म मरेर गए पनि मेरा छोराछोरीहरू आफ्नो घरमा सुरक्षित रहन्, त्यसको लागि घर भूकम्पीय सुरक्षित नै बनाउनुपर्छ। त्यसैले म तालिम लिएकै ठेकदार र मिस्त्री लगाउँछु। अनि अब तालिम लिएको मान्छे खोज्न कता कता भौतारिने त फेरि? कतै भौतारिनु पर्दैन, गाउँपालिका वा नगरपालिकामा तालिम लिएकाहरूको सूची हुन्छ, त्यही जान्छु र एकजना तालिम प्राप्त दक्ष निर्माणकर्मी छान्छु। अमेरिकी सहायता नियोग USAID को सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल ह्यान्डसेट र उज्यालो रेडियो नेटवर्कद्वारा जनहितमा जारी। भ्यागुताको धार्नी जस्तै जहिले पुरा हुन्न, मनको इच्छा पुरा गर्न कहिले सकिँदैन। किन चिन्ता प्रभु बैंकको होम लोन बाटो लन्छ, घर बनाउने गाडी किन्ने इच्छा पुर्याइदिन्छ। प्रभु बैंकको होम तथा अटो लोनले घर तथा गाडी किन्ने सपनालाई पुरा गर्नुहोस्। प्रभु बैंक, विश्वास लिन्छौ विश्वास दिन्छौ। हिमाल साप्ताहिक खबर पत्रिका र नेपाली टाइम्स ग्राहक योजना, विशेष अवसर विशेष उपहार। एक वर्ष हिमाल ग्राहकका लागि चन्द्रगिरी केबुल कारको गिफ्ट भाउचर अथवा ₹1000 बराबरको बीएफ डियर हिल सुको गिफ्ट भाउचर। एक वर्ष नेपाली टाइम्सका ग्राहकका लागि चन्द्रगिरी केबुल कारको गिफ्ट भाउचर। हिमाल खबर पत्रिका हरेक आइतबार। सनराइज ब्याङ्कमा बचत खाता भएका र नयाँ खाता खोल्दा आफ्नो बचत खातामा कायम रहेको वार्षिक औसत मौजदातको 25% स्वास्थ्य बिमा र बचतमा आकर्षक 6% ब्याज दर, जसले गर्दा 31% फाइदा पाइन्छ। अझ 5,00,000 दुर्घटना बिमा त छँदैछ। साथै देशभरका 100+ निजी अस्पतालहरूमा स्वास्थ्य उपचार गराउँदा 20% छुट। अझ बिमाको लागि तपाईँले कुनै अतिरिक्त शुल्क दिनु पर्दैन र बिमा दावी भुक्तानी पनि सजिलै ब्याङ्कबाटै प्राप्त हुन्छ। तपाईँको बचत तपाईँकै सुरक्षामा सनराइज ब्याङ्क लिमिटेड, हामी सँगसँगै। नेपाल टुरजनलाको काठमाडौँबाट सुरु, सब ठिक छ अरु तर गाडी बिग्रेके गरु, पहाड गाडाडा गाडा तराईको चर्को से जाडी, सब ठिक छ अरु तर के गर्ने बिचमै बिग्रे गाडी। सबलाई यस्तै टेन्सन हुन्छ, तर महेन्द्रको गाडी चढ्नेलाई कहिल्यै यस्तो हुँदैन, किनकि बालाजु अटो वर्क्स का सर्भिस सेन्टरहरू सातै प्रदेशमा फैलिएका छन्, जहाँ तपाईँले सधैँभरि महेन्द्राका सक्कली स्पेयर पार्ट्स तथा सम्पूर्ण सेवाहरू पाउनुहुन्छ। त्यसैले जहाँ जानुस् महेन्द्रा गाडी सेवा पाउनुहुनेछ देशैभरि। बालाजु अटो वर्क्स अग्नि ग्रुप, तपाईँको सेवामा 28 वर्षदेखि। मनोरञ्जन का लागि नेपालकै पहिलो र विशाल पारिवारिक पार्क काठमाडौँ फन भ्याली। काठमाडौँबाट 10 किलोमिटर र सूर्यविनायक भक्तपुरबाट 4 किलोमिटर को दूरीमा बालकदेखि वयस्कसम्म सबैका लागि आउनुहोस्, समुद्री छालको अनुभव अब नेपालमै गर्नुहोस्। काठमाडौँ फन भ्याली, स्लाइडमा सिप लिएर स्विमिङ पुलमा पानी सँगै रमाउनुहोस् र साथै अरू 10 किसिमका खेलहरूको पनि आनन्द लिनुहोस्। काठमाडौँमा हुनुहुन्छ भने रमाइलोका लागि पुग्नै पर्ने ठाउँ काठमाडौँ फन भ्याली। सम्पर्क 6540711। ओइ प्रदीप, एउटा टिमले माथि पहाड जानलाई महिन्द्राका दुईटा गाडी चाहियो भनिरहेछ, तर म जाने हो जान्न, मनसुन सर्भिस क्याम्प छोडेर कतै गइदैन। यो झरी परिरा बेलामा फेरि कसले के क्याम्प ल्यायो? महिन्द्रा गाडीको मनसुन सर्भिस क्याम्प। यो क्याम्पमा गाडीको 30 पोइन्ट चेकअप हुन्छ, जेन्युन स्पेयर पार्ट्स, जेन्युन लुब्रिकेन्ट र लेबर चार्जमा 10% छुट पाइन्छ। हो र भने त्यति मात्र होइन, हामी सवारी चालकको निशुल्क स्वास्थ्य जाँच पनि गरिन्छ रे। त्यो भए म पनि पहाड जान्न मनसुन सर्भिस क्याम्पमै जान्छु। बालाजु अटो वर्क्स तथा देशभर रहेका महिन्द्रा गाडीका आधिकारिक सर्भिस सेन्टरहरूमा यही असार 18 गतेदेखि 20 गतेसम्म मनसुन सर्भिस क्याम्प सञ्चालन हुन गइरहेको छ। विभिन्न छुट तथा सवारी चालकको स्वास्थ्य जाँच सेवा समेत रहेको हुँदा महिन्द्राका सवारी धनीहरूलाई क्याम्पमा सहभागी हुन सूचित गरिन्छ। काठमाडौँ उपत्यकाको हकमा थप जानकारीका लागि एनटिसी प्रयोगकर्ताहरूका लागि टोल फ्री नम्बर 1660100200 र एनसेल प्रयोगकर्ताहरूका लागि 9801512 सम्पर्क गर्न सक्नुहुनेछ। बालाजु अटो ओक्स अग्नि ग्रुप। नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 0140329162, वेबसाइट drishtiai.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज। असार महिनाभरि दृष्टि आँखा केन्द्र कलङ्कीमा मोतियाबिन्दुको शल्यक्रिया गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। साथै दृष्टि आई केयर सेन्टरको शाखा नयाँ बानेश्वरमा पनि शुभारम्भ भएको जानकारी गराउँछौ। दृष्टि आँखा केन्द्र सबैका लागि दृष्टि, सबैका लागि दृष्टि। सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क। नेना चुना दिल लहना उज्यालो रेडियो नेटवर्क के सुनिगले 96.6 MHz। सीधा कुरा, प्रश्न विचार, दिपादु काक्न स्कलस कुसेना चना उज्यालो रेडियो नेटवर्क के नेवाजा जो लहना थौ यले चाकु पाटे दुगु क्लासिक ग्यालरी लक्ष्मीङ कन्याना चंगु पुचा चोकीपा बोजा नेवा मस्ते कि चोकीपा बोलाना चंगु रुचि यातकया मुसेनामी सरिता डंगोल लिसे खाना वाला याना छना वेकल सिचिगुना छु ने सरुसा जिमिगु स्टुडियो या नम्बर 555870 फोन याना ने सत्यादि भई दिसे जिमिगु फेसबुक पेज न चैदि भई चित हाक्नस क ज्याझोले लस्कु छन चित गंगा महर्जन जुन छौ ने सत्यादि दु मुटु ढ्याम मफु ख मुटु ढ्याम मफु ख किपा देकान ढ्या फै मखला गङ्गला चौपासा हजुर के के खला ए तवाई म्या ए वो थै मनै खए एक्सप्रेस या ख क्यानभास दे चीज क्यानभास दे मनि ख दिमागे वो ख हजुर अ थम खौ छु जी छ खञ्जनी भयेन्जनी नि थम अले थयु पनि कनेक्सन ज्या चौ पनि ख चाहिँ चित्र ए एक्सप्रेस याना चाहिँ थयु चाहिँ मनै ख चाहिँ पोखे या वे ख ओला ठुमा दिमे ख नि संसार त थम खनाउ दृष्टिकोण खनाउ चित्र चाहिँ निबेउ खन ख ख आछ कलाकार टिक त केसके न्यामस्ति नै नेउ नि सका त कमन नि छ कलाकार पिन छ चाहिँ थौ कला निबेइ संसार त रङ्गी ज्ञान बि रङ्गी चेतना दि नि होला वो कलाकार चेतना यौ छौ रङ्गला दै नि एकदम दुदु छ त यौ रङ छ जित चाहिँ पेन्टिङ याबले छुटै नीलो त छुटै नेवा भाषामा डा ओछु अ ओछु अले मासु ओछु न चाहिँ गजो डार्क ओछु लाग्छ त चाहिँ पर्सन ब्लू दाइ पर्सन ब्लू रे ठिकमा पनि त डार्क हो अले मासु हो याङ्गु चाहिँ यो को युज या काजीको पेन्टिङ है अले वाङ्गु जे था पैना सीमा नाबा यो को या टाइमेज या ओ उली कलर चाहिँ दतस्कै होगा अले उले कलर जको सीमित जी जी जी भले ओ कलाकारी पहिचाने चाहिँ ओ कलर अले उ छे उ कि पायु स्टाइल अ चाहिँ मसिका उ मसिका भले जिनी एकदम ख उ स्ट्रोक ल गेना ब्रश स्ट्रोक हाने या हो उनाले गेना कम्पोजिसन या हो अले छुछु कलर युज है अले व चाहिँ छु आकृति यान जिनी दिया चाहिँ हिल लागि ए ठो चित्र चाहिँ ठो आर्टिस्ट खड्या चाहिँ पहिचान जी ओ छ पहिचान अले मस्त देखे मस्ते मस्ते के वो रङ्गु चेतना केना विकास छ अले रङ मस्ते स रङ्गु थ त यो फेभरेट कलर है नि थत यो रङ्गी त गेना हो मसिकी आइडेन्टिफाई है अहिले उहाँ चाहिँ कि त गेना विकास है नै ए वो चाहिँ अधिकार त साइकोलोजी न खल्ल त साइकोलोजी ख म मस्ते न थत यो रङ दया चुनि तर इमसन चाहिँ आए चाहिँ आ इमोले छाडा छ एकदम क्याप्टिसोनि नि दिमाग क्याप्टिसोनि इम त छुछु ख व व ये या चुनि तर इमस विस्तार अले स्टडी या न व म लिपा चाहिँ इमस एठो कलर चाहिँ थै ब्यूटी वर्क नि सर या इम त ठ्या वन दल्ला लिपटिन इमस फाइनली आ फै कि ठो कलर चाहिँ जिगु लागि यो जिगु चाहिँ मनै खतेठो कलर प्याउइ दिया लिपटि नै सिका आ म चाहिँ बोलिरहे नि त दको कलरफुल चीज या छ नि स्पेसफुल गुनिसन मलाई पिंक मन पर्छ मलाई येलो मन पर्छ ता चाहिँ ताई म तर छायो गेर या छ इमस आ चाहिँ सिमो पनि अ समय अनुसार उ सोच शैली अलि उ अध्ययन उ चेतना स्तर वृद्धि अनुसार उयो फेभरेट कलर हैन चेन्ज कि मजी एकदमै चेन्ज या भयो अ वसा एकदमै ख छ छ थौनी तक छौ कलर यो हल्का फेभरेट छ उ आ वया मेउ कलर का ठ्याफे कि म हजुर जी वसा नेचुरली जी हजुर हजुर उकि युपा गेना भयो उकि चेन्ज गेना भयो वो चेन्ज वइ चाहिँ छौ जु बिचार एनवायरनमेन्ट खथे जो मलाई एनवायरनमेन्ट जुल थै सोच विचार जुल थम चाहिँ अब्जर्वेशन छुछु यान चुनु जुल वो डक्कु चीज चाहिँ थम फिल ज्याचनी गा हो अले वो रङ छायो ए थम स्याचनी मुख तर वो रङ गर्दै थै त ताने याना चाहिँ नि वो चाहिँ जी ह्युमन बीइङ चाहिँ त्यस्तो न जु हो चाहिँ अले रङ एलर्जी जिनि मनु त गुलिसि गुलिखे मनु त हजुर तो यांगु यांग दै जित तस्क यो ढाइपिनडु तस्क मयो ढाइपिनडु हाकु रंग जित यो ढाइपिनडु मयो ढाइपिनडु गुम हाकु जको वस पनि पिनडु मछम म म चाहिँ थ हाकु रे स्वे मयो ढाइपिनडु थ थ एलर्जी नडु छु तस्क फेभरेट टास्क नडु एलर्जी नडु ओ गेजा जी वो चाहिँ साइकोलोजी ए ख साइकोलोजी ख म ल छाडा छ कलर एन पोजिटिभ र वो नेगेटिभ भयादु मलाई गुलिस त चाहिँ गुनी कलरमा चाहिँ थड पोजिटिभ भाइब्रेसन ब्याचनी वो कलर चाहिँ गुलिस याचनी गुलिस त चाहिँ नेगेटिभ भाइब्रेसन जलाई यही मखो मलाई जस्तै लम्फ्युली हाकु जलाई जितन मय मला तर गुलिङले हाकु ढासारे नेगेटिभ त्यान छौ वर्गे लाकाटौडुनी मलाई याङु ढासारे छौ ह्याप्पी फुललेस मला एकदम यही विश्वनी लागि छौ झि झझ ढाकिर चाहिँ याङु युजै ढ्याछि नापान से चाहिँ वो छौ कलर टन विभाजन यान डोडु अनि वो अनुसार न मन देता छौ साइकोलोजी न पाइठे जन जस्तै मासु ढाला जोगी देस जक याई न ढ्यादनी छौ वो टाइम छि म चाहन्छु छि साइकोलोजी जि चोन्डु नि सो वो अनुसार न मन देता आगु मई मासु मई एजिठे जंगा जिको बिचार साइकोलोजी खट कलर साइकोलोजी कलर साइकोलोजी ख साइंस न कलर साइंस दुजुल म कल्चर ला दुजुल थपको पार्ट चाहिँ मस्ते त मसान सि सेना विकास या वातावरण जिता आगु अब स्टडी हो चाहिँ अवस्था दुखि म दुदु हजुर जिमु कलर चाहिँ डक्को तर चाहिँ एज अनुसार हुनेका छन् एकदम चिरि म चाहिँ अहिले ढाला थिए म को भर्ज तरी जुलले चाहिँ छु कलर र छु इफेक्ट ज्ञान जुनि छु कलर नापन छु म्याचिङ जी कम्पोजिसन गयो कलर चाहिँ हार्मोनाइज जी रे चाहिँ जिमसा त वो सिनियर जुलि छले कलर ज्ञान न जिमसा बियाए होना चाहिँ नि जिमु कोर्स दे व्यक्तिगत रुप चाहिँ खासना छु चीज अपोचै दिया जी चाहिँ सिमाय ख जित चाहिँ अपो कलाकार देसम मसि चाहिँ गुमा गुमा कलाकार त गनि दिया जको चाहिँ पिन्दो सलजको चाहिँ पिन्दो गुमा छु चाहिँ पिन्दो सखी विक्रम सर चाहिँ सलजकै चोइ दि मलाई जी चाहिँ झनै 8 9 वर्ष चाहिँ सिमा जकै चोया मङला आ चाहिँ थङ्गने सिमा चोया अलि 1 2 वर्ष जिको भरि जथो चित्र चोयो चाहिँ लाकप जुल म त बाबु चिरिम दुनी अलि आ चाहिँ थङ्गने चाहिँ जि खुर्सानी जि मल्टा मल्टै छौ सिरीज कया चाहिँ जि यान चुनुगा आ चाहिँ थङ्ग मल्टा यो कारण छुले आ मल्टा चाहिँ छौ जिगु जित चाहिँ गेरासा व छौ कनेक्सन न व न साइकोलोजी कनेक्सन नै दुजिगु म त भले एनसे छि नेवारी संस्कारहरु के जु नेवारी जु हिसाब चाहिँ व टाइम चाहिँ मल्टा त चाहिँ यो कु किसिम चाहिँ युजन चो जि यो कुै मचान चाहिँ खना चो त चाहिँ वे कनेक्सन याना चाहिँ खास या त मल्टा थीम का यान चो छ म त भले चाहिँ छौ गेरासा छि दुनी मल्टा युजत लाकि भूत प्रेत न मथ्यु दायु छौ जि अन्धविश्वास जु मलाई त हरेक चीज युजन छौँ अहिले वो टाइममा चाहिँ जी नक्टिनी अठे 10-11 वर्ष बोले चाहिँ जी जाफियु मलाई ठाउँमा आयो बोलेला थमण्डको ज्यामा छे तडी म्याज ल अहिले वो जोना चाहिँ माइत जान नकाउने बोले चाहिँ झाप्ने उके मल त छ चाहिँ तया इङ्कीमा ध्या म चान्से मान चाहिँ यो कु यतै छु नि अहिले जिन झाप्ने वो मल त छ चाहिँ लोमो मसी तै हुने उके जिर छु साइकोलोजी लाग्छ वो मल त मतलाई कि माइ जाने बोले फासै मला वो फुट प्लेट चाहिँ वो जोनी रहै छौ नि वो साइकोलोजी चाहिँ त म चाहन्छु जी जो चीज त चाहिँ आ चाहिँ चित्र चाहिँ कनेक्सन वो छु naturally yes, how connection ho ale ejuni chai ji chai chhutai ta non living things good chi achi bina living things jilni tara one living things e kha malta na mala tara uyu pati feelings sa chai ji human being yo chai mentally chai guli chako effect ya dai chau objective jana chai jinto malta na hola yango du wango du mala bibhinna color jodi chita yau color ji chai da kon color e yanjano du da kon color yanjano sa sa wo chai nature kha wo ji nakini wo le chai wango ji ale wango ju ju wo is one he yango ji yango ju le chi ale aku jao ni mala wo na color ke na changing da yo kudu tara ji ya le chai da kon color e ji मलता वासा ख मसला ख अछि फुट पेट्यु खलान्जिला छौ समाज दर्शन न ख समाज साइकोलोजी मानसिकता न छौ चीज ख नि सम मलता यो चाहिँ विषयले ल छि पछ स्टडी पक्का न यान दिउदै हजुर जी चाहिँ स्टडी या न ख तर ओके त जी नेगेटिभ जक न मकया व पोजिटिभ न कैट कया या न जनु दु मला तर जी चाहिँ खुर्सानी दक्षाना खुर्सा लैमयासी टुसीमयासी खुर्सानी छाइएन रे हान दको यो कुसा क्वेशन या हो म तर वो चाहिँ छौ जिउ नापान्सी कनेक्सन चाहिँ थो आटे चाहिँ गेना विथ या ठमय मोसियो छु तर जि चाहिँ थो सीमा मया साटी द चाहिँ वो खुर्सानी अट्र्याक्सन या त मलाई अलि जि उके या जि अनुसन्धान या चाहिँ ए थो चीज चाहिँ कनेक्सन वो चाहिँ जि आटिन सुलगा रिजन छ जे मतलबले यो कु मल्टा नापा चाहिँ स्पेशल स्पेशलिस्ट जजिल कमला चाहिँ स्पेशली आ मल्टा जक यान स्पेशलिस्ट ल मजु तर चित्रे चाहिँ चित्र चोले द आनन्द व मला एजुली चाहिँ आज छौ न्यु चाहिँ वो चित्र चाहिँ यांगु मल्टा जको मया सित न जि नेपाली पेपर थते थै किसिमन जि आठो उज्यालो एफएम मा चित्र किनि म फै मको थुएर चारकोल ड्रइङ ना थै किसिमन जि यान्जन रु मला तर फर्म चाहिँ मल्टा कया अलि ओके चाहिँ थै फिलिङ्स थै भावना चाहिँ ओके पंकी कोसिस यान्जनका सिम्बलाइज छि दुनि हजुर आर्ट साइकोलोजी चिथा विकास ल जाउ छौ दु यदि चिथा छि न आर्ट युत हिस्ट्री ता क ला आर्ट साइकोलोजी छि समाज गुक्त व्याप्त जिमा ख गुक्त समाज अंगीकार या मा ख गुक्त मौजूद है ला अर्थात विभिन्न शिल्पकार जु चाहिँ छौ नेस छ त तै दि दु हरेक छेका छे देखी ब्लेन छे हरेक छेका छेका छपासपा पेन्टिङ न टेमा त्यो चाहिँ वो साइकोलोजी ओ मानसिकता विकास जसो दुखि मरो ओ क्यु लागि छि छु कुटयानो दुखि मरो ठो ठो प्रश्न लागि धन्यवाद भएकै त मला ठो चाहिँ एकदमै जनचेतना चाहिँ बढे जिमाउ दु मला तर आठो ठके चाहिँ कलाकारले सँगसँगै यनाले मजिल वेक अप इन सा इन्ट्रेस्ट दु पिमन्टेसन छपा छपा दौसा पेन्टिङ तया चाहिँ याउ छ कल्चरल बसे ज्याथौ दु तर व्यापक रूपमा अझै कम्टिनका अले माछि डङ्गु डङ्गु छिकै खोलाया दिल तर सर्वसाधारण खासमा आरटी पक्ष चाहिँ ठक मुन्टे चाहिँ खोलायाले चाहिँ चित्रकला रह्यो हजुर ठिकै आर्ट वर्क चाहिँ ठिकै वस्तु खर कारण क्या हो या समाज है ओखठै मानसिकता न दु उसमेल पर फर्चपा बेउ बालाई नि धेरै किसिमन ओन काइ न मुन्टे दु ओ चीज त छिङुटन लिसबेति अवल छौ थयो पृथक इच्छा ख हो मला गुलिसिया देवदया न जन चेतना मोदिया मसिया पेन्टिङ मकाई गुलिसिया देवमोरी पनि इच्छा दैछु नि मला ठ ठयो पनि इच्छा ख उजुली इच्छा थयो इच्छा न ख तर इच्छा अनुसार चाहिँ पेन्टिङ या फैन मखु गुलिसिया मला ओ हिसाबमा चाहिँ जिगु विचार चित्र चाहिँ छौ छौ वेभ चाहिँ छौ कल्चर चाहिँ विस्तार बढेर ज्याछौ दु तर अझ मगानी त अच्छी छ म बरिस्टेड है मल म चाहिँ नक्तिनी सेका छौ म मखु सेना छौ म छ म चाहिँ शिक्षक आर्ट व्यूमा चाहिँ कलामा शिक्षक नजुल अच्छी छ म वरिष्ठ कलाकार नखट अच्छी प्र्याक्टिकल नयाँ दिदु छेउली नसेना चाहिँ दिदु छिना छ सरकारी पक्ष न खलान दिल छिट छु लगे जु नेपाली सरकार आल सङ्घु तह सरकार दुनि होला नेपाली सरकारी लेभल हौला प्रान्तीय सरकार हौ लोकल सरकार हौ अलि चाहिँ केन्द्र सरकार हौ सरकारी लेभल चाहिँ आर्ट फिल्ड यु चाहिँ विकास छु लागि छु आशा छि आठुकेले यो के या भाग्दैन होला जस्तै आठो याना चौनो दु जस्तै जी हो नेपाल कला एकाडेमी नाफा विभिन्न थयो काठमाडौँ जुगे मयासी विभिन्न प्रदेश जाइदिया कला यो चाहिँ विकास लागि कलाकार विकास लागि चाहिँ वेक अप इन्सन यान्छौँ र अठोर लोकल्ली थान दुनिजको मजुसी इन्टरनेसनल लिन अझ यङ्गी फसा अझ एकदमै इन्टरनेसनल लिला कलाकार पनि थपिन सय थप थ व्यक्तिगत लिङ्क गर्न यो को विदेश सेवना एक्जिबिसन या हो शिल्पा त क्या यहाँ होइ चौधरी छिन थमा नै यहाँ दिउँ तर समग्र वो व्यक्तिगत जुल समग्र संस्थागत रूप तो नाफा पाखे जी जीव ज्या सिगुल तक संतुष्ट ओ छुया मा सु सुझाव ब्या जी की ठुकेले यो के या मानी मला अठन जिरा चाहिँ जिन्थु चाहिँ कला क्षेत्र चाहिँ बढी बढी चाहिँ पोलिटिकल यो के छिरे जुल मला नाफा पोलिटिक्स कलाकार छन् नि यानी म यार म ए पोलिटिक्स यो कु छिरे जुल कला म या मे ख तर पोलिटिक्स या अधिकारले फोकस गर्नु दस्तन दु तर जि गे डाटिरो नास पटी छ दैनि आ अन दुनी दुजत दुनी चोबि दुजत भनि जा यकु अदिन याना चोबि यकु सहसुबि म यकु भिजन दुबिन जुसा अझ आ याना चोस्या डबल टेबलले या फै दयु विचार मला तर अनचै पटी छ भतिजा चाहिँ पोलिटिकल छिरे जुल राइने जग्गा छ र वे पार्टी पनि मनु त जग्गा जुल ओल स्वाभाविकै खनि नेपाली उद्देश्य छु पार्टी सरकार दु वो पार्टी सम्बद्ध वो पार्टी अनुयायी पिन त नियुक्त हेर स्वाभाविकै खनि उके एना चाहिँ गुली कला क्षेत्र प्रगति उन्नति गुली जी माउजी चाहिँ अझै जिगजान मगानी थे चो ढाटिनु के थाले जी नै मतलब अझ स्पेशलिस्ट अलिकति अझ अनुसन्धान यन चम्बी मन्ते त वे गयो अन थासे अथवा अच्छा खया न बायसनेस मतसे बाला पिन त ते माल दिउ नि वे का जी मेरो खास जी छि कमेन्ट चाहिँ मरु तर एकदम रिसर्च या नाम होला बाला बि मन्ते त हे फटासा अझ यहाँ आयन चो छ न डबल टेबल चाहिँ अझ या फैला रहि छौ जीको विचार अन्त्य छुँदै दिला कि छु आठ आठ एक्जिबिसन नजा चुन्डु आठ गोनु जी गेजी चिकट जुलाई थु जुलाई यो इन्ड अफ जुलाई टक जिया छ नि आ लास्ट दिन चाहिँ द एकदम खुसी लागि ल थयो मन यु ख थयो चित्र यु थयो कला स्कुल यु बारे चाहिँ जिन थयो छु शब्द थन उजाले एफएम दादु नि द एकदम खुसी लागि जुल एजुले छिट छिट हो थन उजालो टिम यु लागि जिन चाहिँ एक एक सुबै यो कोही कुसुभा थन्छाइट थौ खैदिला यो कोही कुसुभा छु कला बजा अझ सुथान लामा अझ न बान लामा छु कला यात्रा उज्यालो रेडियो नेटवर्क नेवाजा जो लहना ठाउँ यलया चाकुपाटे डुगु क्लासिक ग्यालरी लक्ष्मीको झ्यानाचङ्गु पुचा चोकिपा बोजा ओ नेवा मस्तेके चोकिपा बोलनाचङ्गु रुचि यातकया मु सेनामित सरिता डङ्गोल लिसे खलाबाला यानाको जुल ज्याजो यना दिमु छिता सुभा देसना छन यस तयदीपि पस्मित न सुभा प्राविधिक पासाइत न सुभा देसासी थौया ज्याजो थने कोच्याके उज्यालो रेडियो नेटवर्क यानाचङ्गु दिस नेनाहे दिल लहना उज्यालो रेडियो नेटवर्क नेपालभरिको लाखौं संस्थाको फोन नम्बरहरूको व्यवसायिक एल्लो पेजेज अब सबैको पहुँचमा प्रिन्टमा ग्लोबल बीज एल्लो पेजेज वेबसाइटमा www.ypnepal.com र मोबाइलका लागि डाउनलोड गर्नुहोस् वाइपी नेपाल एप सम्पर्क फोन नम्बर 5520354 5525 734 कुमारी पार्टी ललितपुर इमेल info@ypnepal.com होइन ए बुढा महँगी कस्तो हो यो घर चलाउने गाह्रो नि भयो आम्बो मैले त तिमीलाई थाहा नै नदिकन महालक्ष्मी विकास बैङ्कमा सुनौलो बचत खाता खोलिसकेको छु कि जसले मस्तीको 7% ब्याज दिन्छ हो कति रे कति 7% ब्याज हो नि हो 7% ब्याज दर कि यति मात्रै कहाँ हो र पैसा राख्दा र झिक्दा मोबाइल पनि टुङ टुङ बजेर पुरा मेसेज पनि आउने कि ल अब म चाहिँ